बुलबुल एउटा ईरानी चरा। बुलबुल सुख दुःखमा साथ दिने तिमी मनको साथी, सुख दुःखमा साथ दिने तिमी मनको साथी, कोही छैन कलम मेरो तिमी भन्दा माथि। रुँदा सँगै रोइदिन्छौ, हाँस्दा सँगै हाँस्छौ, रुँदा सँगै रोइदिन्छौ, हाँस्दा सँगै हाँस्छौ, निस्वार्थ सथै साथ दिने तिमी कति जाति, कोही छैन कलम मेरो तिमी भन्दा माथि। सुखमा हात लिन्छ मान्छे, दुःखमा छोडिदिन्छ, सुखमा हात लिन्छ मान्छे, दुःखमा छोडिदिन्छ, म त केवल तिमीलाई चढाउँछु फूलपाती, कोही छैन कलम मेरो तिमी भन्दा माथि। काम केही गर्ने हैनन् कुरा भने कति, काम केही गर्ने हैनन् कुरा भने कति, मान्छे अचेल भएका छन् सारै खुराफाती, कोही छैन कलम मेरो तिमी भन्दा माथि। लेखिदेऊ गौरव गाथा तिमी मेरी आमाको, लेखिदेऊ गौरव गाथा तिमी मेरी आमाको, हेरेर गर्व गर्लान भोलि यिनका छोरा नाति, सुख दुःखमा साथ दिने तिमी मनको साथी, कोही छैन कलम मेरो तिमी भन्दा माथि। नवलपरासी घर भई अहिले नर्वेमा रहँदै आउनुभएकी विष्णुमाया विभुको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी संघर्ष विष्ट र म प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं। शुभ सन्ध्या, शुभ समय, शुभ पल, शुभ क्षण, शुभ रात्रि। उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा म विष्णुमाया विभुका साथ आइपुगेको छु। विष्णुमायाजी नर्वेबाट नेपाल आउनुभएको छ र यही बेलामा हामी उहाँसँग कुराकानी गरिरहेका छौं। आज बुलबुलमा उहाँलाई लिएर आएको छु मैले। उहाँको नवलपरासी नेपालमा ठेगाना हो भने नर्वे बस्दै आउनुभएको छ वर्ष भयो। उहाँले गजल लेख्न थाल्नुभएको धेरै समय भइसक्यो, 2055 भन्दा पछि 50कै दशकदेखि गजल लेख्न थाल्नुभएको हो। विदेश गइसकेपछि सायद अलिकति हराउनु भयो होला, तर लेख्न चाहिँ छोड्नु भएको छैन। उही जनमानसमा घुलमिल हुनलाई चाहिँ कम भयो होला, होइन त विष्णुमायाजी? हजुर, एकदमै। लेख्ने क्रम चाहिँ जारी छ, उता हुँदा पनि लेख्नुहुन्छ? एकदमै लेख्छु। मैले फोनमा पनि सरलाई भनेको थिएँ, किनभने साहित्य भनेकै मेरो जीवन हो। म साहित्यबाट अलग्गिएको जीवन म कल्पना गर्न पनि सक्दिनँ। म एकदमै 4-5 कक्षा पढ्ने बेलादेखि नै कविताहरू लेख्ने मान्छे हो। स्कुली जीवनमा पनि धेरै कविताहरू लेख्थेँ। साथीहरूले नयाँ वर्षको उपलक्ष्यमा कार्डहरू पठाउँदाखेरि पनि शायरी लेखिदेऊ न भनेर सबै साथीहरू मसँग आउनुभएको क्षणहरू याद गर्न सक्छु। र घरमा अलिकति बुवाआमाले थोरै त्यति बेलाको अब अलिकति रुढिवादी सोच पनि हुन्थ्यो। मेरो बुवामा पनि पढे लेखेको मान्छे हुनुहुन्न। उहाँहरूले थोरै छोरा छोरी भन्ने कुरामा अलिकति कहीँ कतै लैङ्गिक भेदभावको त्यस्तो पनि महसुस हुन्थ्यो मलाई। र एकदम 6-7 कक्षा पढ्दाखेरि पनि दिनभरि मरिमरि काम मैले गर्ने, खाने बेला दाईको गिलास दुध दहीले भर्ने भनेर। आज उज्यालोलाई भेट्ने तीव्र इच्छा थियो, आमन्त्रण गर्नुभयो, खुसी लाग्यो। एकदम धेरै नमस्कार, धन्यवाद। यहाँ बाहिर कुरिरहेको बेला उज्यालोको नाममा 2-4 शब्द गजल कुरेकी थिएँ। ए उज्यालो तिमीलाई नभेटी त भएको छैन, ए उज्यालो तिमीलाई नभेटी त भएको छैन, तिमी बिना उमङ्गको गीत मैले गाएको छैन, तिमी बिना उमङ्गको गीत मैले गाएको छैन। हृदयका गाउँबेसीमा गुन्जिदिने धुन तिमी, हृदयका गाउँबेसीमा गुन्जिदिने धुन तिमी, तिम्रो सुन्दर तस्विर बाहेक दृश्य कुनै छाको छैन, ए उज्यालो तिमीलाई नभेटी त भएको छैन। के सुने कति सुने भावनाका स्वरहरू, के सुने कति सुने भावनाका स्वरहरू, तिम्रो जस्तो चोखो माया अरूबाट पाएको छैन, ए उज्यालो तिमीलाई नभेटी त भएको छैन। अन्तिम छ सल्व लाउँछौ उज्यालो तिमी रक्त थोपा बनी सल्व लाउँछौ उज्यालो तिमी रक्त थोपा बनी तिमीलाई जस्तो चोखो माया अन्त धेरै लागको छैन ए उज्यालो तिमीलाई नभेटी त भएको छैन तिमी बिना उमङ्गको गीत मैले गाएको छैन धन्यवाद उज्यालोलाई मात्र धेरै माया लगाएको भन्दा त अरू मिडिया चाहिँ त होला नि फेरि धेरै मैले लेखेको छु त्यहाँ लेख्दाखेरि शब्द मिलाएको भनेर अन्त धेरै लागेको छैन अन्त पनि लागेको छ लाउन त हिजो पनि मेरो रेकर्डिङ थियो मध्यबिन्दु एफएममा नवलप्रासी अनि मेरो फ्लाइट चाहिँ 10:55 थियो एकदमै छिटो स्टुडियोबाट म सिधै एयरपोर्टतिर धन्यवाद कति भयो तपाईँ नेपाल आउनुभएको म नेपाल आएको आज 13 दिन जति भयो आज 13 दिन भयो यही बीचमा हामीलाई चाहिँ बेदुजीले जोडिदिनु भयो नवलपरासीकै बेदुजी जसले तपाईँलाई चिन्नुहुन्थ्यो उहाँले सम्पर्क गरेर बुलबुलसम्म आउने सम्बन्ध सेतु बनाइदिनु भयो बीचमा समय मिलाउन खोज्दा खोज्दै आज तपाईँ जाने दिन हामी यो कार्यक्रम तयार गरेर बसिरहेका छौँ बज्दा त अझ पछाडि बज्छ होला कहिलेतिर हजुर अब हामी गजलमा प्रवेश गरौँ तपाईँले पहिला त म गजलभन्दा बाहेक के के विधामा लेख्नुहुन्छ भनेर सोध्छु ए मैले लेख्न त धेरै विधाहरू लेख्छु म गीत गजल कथा निबन्ध नाटक सबै नै लेख्छु विधा चाहिँ म सबैमा लेख्न मन पराउँछु र मेरो प्रकाशित पनि छ विभिन्न विधाहरू आज चाहिँ सरले भनेअनुसार म धेरै गजलहरू पढ्नेछु र म एउटा कविता पनि सुनाउने अनुमति चाहन्छु यदि अनुकूल हुन्छ भने किनकि म चाहिँ एकदम अलिकति बुझ्ने भएदेखि नै महिला पहिचान र महिला अस्तित्वको लडाईँ सुरु गरेको हो र अहिलेसम्म पनि म सङ्घर्षरत छु अहिले पनि नेपाली थुप्रै महिलाहरू होइन अलिकति पीडित हुनुहुन्छ उहाँहरू डोमिनेटेड हुनुहुन्छ उहाँहरूको पोजिसन डोमिनेटेड छ आई मिन समतामूलक समाज हुनु पर्यो भन्ने मागमा तपाईँ अडिक हुनुहुन्छ लैङ्गिक एकताको लागि लड्ने एउटा लडाकु हो म र म महिलावादी पनि हो मेरो पीएचडी पनि त्यसमा जेन्डर इक्वेलिटीमा छ तपाईँको पढाइको प्रसङ्गको कुरा गरौँ न हामी पीएचडी के विषयमा गर्दै हुनुहुन्छ या नेपालमा कहाँसम्म पढेर जानुभयो नर्वे गएपछि के पढ्नुभयो मैले नेपालमा मास्टर इन इङ्ग्लिस एजुकेसन गरेँ त्यस पछाडि मास्टर इन इङ्ग्लिस लिटरेचर पनि गर्दै थिएँ मेरो पहिलो वर्ष सिट दिने क्रममा थियो त्यसै प्रसङ्गमा चाहिँ म फेरि त्यहाँनिर अर्को प्रसङ्ग जोडेँ मैले म एकदमै राष्ट्रप्रेमी मान्छे हो र मैले बच्चादेखि नै अत्यन्तै राष्ट्रप्रेमी गीत गजलहरू कविताहरू सबै त्यस्तो लेख्थेँ सङ्घर्ष गर्न सार्थक पार्न जिन्दगी सङ्घर्षमा गर्न चाहन्छु राष्ट्रको निम्ति जन्मेको म राष्ट्रकै निम्ति मर्न चाहन्छु यस्तो हुन्थ्यो मेरो सबै रचनाहरू चाहिँ त्यसैले म विदेश जाने एकदम सडनली त्यो कुनै प्लान्ड थिएन म कान्तिपुर सिटी कलेजमा पढाउँथेँ ब्याचलरलाई इङ्ग्लिस त्यसै क्रममा एक दिन मेरो श्रीमानले चाहिँ फोन गरेर त्यहाँ विज्ञापन आएको छ कन्सल्टेन्सीमा गएर बुझ भनेर सल्लाह दिनुभयो यतिकै मैले सिरियसली नलिकन बुझेको थिएँ अचानकै उता जाने मौका मिल्यो र म त्यहाँबाट सोसल वर्क मास्टर इन सोसल वर्क गरेँ र अहिले चाहिँ म नुर युनिभर्सिटीमा कार्यरत छु त्यहाँ चाहिँ तपाईँले मास्टर इन सोसल वर्क सकेँ हजुर त्यसपछि मैले विभिन्न कामहरू पनि गरेँ विभिन्न किसिमका कामहरू गरेँ म त्यहाँ अनुवादक इन्टरप्रेटर ट्रान्सलेटर काम गरेँ मोस्टली अनि एउटा कम्पनीमा चाहिँ म ट्रेनर कोअर्डिनेटर काम गर्थेँ त्यहाँ चाहिँ मलाई मेरो काम चाहिँ इन्टरप्रेटरहरूलाई ट्रेनिङ दिनु थियो मुख्यतः त्यस पछाडि मैले मेरो एजुकेसन फिनिस नगर्दै म स्किल्ड वर्क सुरु गरेँ र आफ्टर कम्प्लिटिङ मेरो मास्टर इन सोसल वर्क म चाहिँ लकिली पिएचडी स्कलरसिप पाएँ नर्वेको कुन ठाउँमा बस्नुहुन्छ म बुधो भन्ने सिटीमा बस्छु अरू कुरा हामी एकछिनमा गर्छौँ एउटा गजल तयार छ तपाईँसँग गजल सुनाउनुहुन्छ हजुर धन्यवाद त्यहाँ अब हाम्रो भूकम्पले हामीलाई दुखेका मनहरू हाम्रो देश दुखेको छ अब संरचनाहरू भत्किएका छन् त्यो अवस्थामा जोड्न चाहन्छु म एउटा नेपाली छोरी अध्ययन र कामको सिलसिलामा विदेशमा रहेको भए तापनि म पनि नेपाल आमासँगै सबै नेपाली सँगसँगै दुखेकी थिएँ त्यही प्रसङ्गमा एउटा गजल वाचन गर्न चाहन्छु भूकम्पको आयौ तिमी सारा खुसी रित्याएर गयौ आयौ तिमी सारा खुसी रित्याएर गयौ एकै पलमा संसार मेरो सिध्याएर गयौ एकै पलमा संसार मेरो सिध्याएर गयौ नदियौ बस्न घरमा न बाटो पौवा मन्दिरमा नदियौ बस्न घरमा न पाटो पौवा मन्दिरमा न खानु न पिउनु यति सत अत्याएर गयौ आयौ तिमी सारा खुसी रित्याएर गयौ दिनौ बित्यो हप्ता बित्यो बित्यो महिना पनि दिनौ बित्यो हप्ता बित्यो बित्यो महिना पनि घुमेको घुमै धरती निरन्तर अत्याएर गयौ एकै पलमा संसार मेरो सिध्याएर गयौ कसैलाई थाहा छैन कहिले र कहाँ आउँछौ फेरि कसैलाई थाहा छैन कहिले र कहाँ आउँथ्यौ फेरि सत्तरी अस्सी वर्षलाई अलविदा भनी फकाएर गयौ आयौ तिमी सहारा खुशी रित्याएर गयौ सुतेका थिए नेताहरू त्यस्तै जनता पनि कति सुतेका थिए नेताहरू त्यस्तै जनता पनि कति उठ सबै जुट भनी बिउझाएर गयौ आयौ तिमी संसार मेरो रित्याएर गयौ अरूकै दोष देखाउनमा व्यस्त थिए धेरै अरूकै दोष देखाउनमा व्यस्त थिए धेरै एकताको पाठ अमूल्य सिकाएर गयौ आयौ तिमी आयौ तिमी सारा खुशी रित्याएर गयौ एकै पलमा संसार मेरो सिध्याएर गयौ एकै पलमा संसार मेरो सिध्याएर गयौ त्यो चाहिँ यहाँ भूकम्प गएपछि तपाईँले नर्वेमै बसेर लेख्नुभएको गजल गजल होइन रफ पाना नै त्यही हो जस्तो छ है आदिमसी रातोले लेख्नु भएको छ आदिमसी निलोले लेख्नु भएको छ गजल लेख्नलाई समय कति बेला मिल्छ नि उता पहिला त म हुन त विश्वास लाग्दैन सुन्नेहरूलाई तर म दिनकै दसवटा गजल पनि लेख्ने मान्छे हो त्यस्तरी लेख्नुहुन्छ हजुर म नवलपरासीमा विभिन्न कार्यक्रमहरूमा यो साहित्यिक भ्रमणमा पनि थिएँ म पोखरामा सम्मानित पनि भएको थिएँ यो चाहिँ नर्वे जानु अगाडिको कुरा गर्दै हो धेरै अगाडिको कुरा हो यो चाहिँ आजभन्दा लगभग दस वर्ष अगाडिको कुरा हो र मेरो कलम चलि नै रहेको थियो अब यो यथार्थ हो मैले ढाट्न पनि मिल्दैन विवाहपछि मेरो कलमको गति थोरै स्लो चाहिँ भयो त्यो प्रायः सबैलाई हुन्छ हजुर किनकि त्यो बेलामा अब परिवारबाट सपोर्ट त थियो मलाई तै पनि अरू जिम्मेवारीहरू विभिन्न जिम्मेवारीहरू होइन ले गर्दाखेरि र विदेश गइसकेपछि पनि मेरो कलम कहिल्यै रोकिएको छैन म एकदम इमान्दार भएर भन्छु मेरो कलम कहिल्यै रोकिएको छैन तर पहिला यसको गति तीव्र थियो भने गति अहिले थोरै कम भएको छ अन्य जिम्मेवारीहरू वहन गर्ने क्रममा र विदेशमा भए पनि म लेखिरहन्छु अनलाइन म पठाइरहन्छु मेरो रचनाहरू प्रकाशित छन् संयुक्त संग्रहहरू प्रकाशित भइरहेका छन् नौ दसवटा अहिले पनि प्रकाशित भइसक्यो तपाईँको एउटा यो संग्रह त यहीँ कस्तो रहेछ जिन्दगी विष्णु माया विभु भनेर यो रहेछ होइन कावासती पाँच नवलपरासी तपाईँको ठेगाना भएको कहिले निकाल्नु भएको थियो 2060 चैत्र नवरात्रिमा 1000 प्रति निक्लेको भनेर लेखिएको छ हजुर त्यसमा पनि एउटा राम्रो प्रसङ्ग छ म चाहिँ कविता संग्रह लिएर कम्प्युटरमा टाइप गरिरहेको थिएँ त्यसै बेला मेरो गुरु भूपेन्द्र शर्मा गण्डर्सी अनि श्याम न्यौपाने मेरो गजल गुरु हुनुहुन्छ घनश्याम डाक्टर घनश्याम परिश्रमी उहाँहरूले चाहिँ तिमी गजल निकाल यत्रो धेरै गजलहरू लेखेको छौ तिमी चाहिँ गजल निकाल किनभने महिलाहरूबाट गजल संग्रह धेरै प्रकाशित छैन नेपालमा भन्नुभयो अनि मैले चाहिँ त्यति बेला फेरि सडनली यो संग्रह प्रकाशन गरेँ त्यति बेला त्यसरी निकाल्नु थियो सबैभन्दा त यहाँ महान रहेछ समय सबैभन्दा त यहाँ महान रहेछ समय माया भन्दा पनि बलवान रहेछ समय सक्दैन रोक्न कोही समयले चाहेपछि सक्दैन रोक्न कोही समयले चाहेपछि जे चाह्यो त्यो पायो भगवान रहेछ समय माया भन्दा पनि बलवान रहेछ समय महलको सडकमा कहिले सडकको महलमा महलको सडकमा कहिले सडकको महलमा सबै गरीब खाली धनवान रहेछ समय माया भन्दा पनि बलवान रहेछ समय कहिले चढाउँछ शिखर कहिले झार्छ तलै कहिले चढाउँछ शिखर कहिले झार्छ तलै अनिश्चित यस्तो अन्जान रहेछ समय माया भन्दा पनि बलवान रहेछ समय कहिले दिन्छ काखैभरि खुसी आँखैभरि कहिले दिन्छ काखैभरि खुसी आँखैभरि दयावान रहेछ कतै फलवान रहेछ समय माया भन्दा पनि बलवान रहेछ समय कहिले आउँछ बाढी पहिरो भुइँचालो पनि कहिले आउँछ बाढी पहिरो भुइँचालो बनि सुन्दैन बिन्ती कसैको अभिमान रहेछ समय सबैभन्दा त यहाँ महान रहेछ समय माया भन्दा पनि बलवान रहेछ समय उज्यालो रेडियो नेटवर्कको कार्यक्रम बुलबुलमा हुनुहुन्छ तपाईँ गजलको कार्यक्रममा आज हामीसँग अतिथि हुनुहुन्छ विष्णुमाया विभु उहाँको विष्णुमाया विभु नामबारे पनि मलाई चासो छ हजुर अघि पनि मैले जोडेँ म चाहिँ अलिकति जान्ने भएदेखि नै म आफ्नै घरमा पनि अलिकति लैङ्गिक विभेदको थोरै अनुभव भएको थियो त्यसबाट चाहिँ मैले चिन्तन मेरो सुरु भयो महिलाहरूको बारेमा नेपाली छोरीहरूको बारेमा हाम्रो नेपाली समाजको बारेमा लैङ्गिक विभेदका बारेमा र त्यसै बेलादेखि नेपाली महिला अस्तित्व र महिला पहिचानको संघर्ष लडाईँ सुरु भयो मेरो र त्यो निरन्तर अहिले पनि छ. मैले अघि पनि भने म महिलावादी पनि हो किनभने मैले त्यहाँ थुप्रै आर्टिकलहरू पनि पढेको थिएँ. महिलावादी भन्ने बित्तिकै पर्सेप्सन चाहिँ गलत छ. नेपालमा मात्रै होइन पुरै एसियामा, एसियामा मात्रै होइन युएसएमा, युएसएमा मात्रै होइन युरोपमा पनि र नर्वेमा पनि. तर त्यसको म महिलावादी हुँ भन्दैमा यो होइन कि महिलालाई पुरुष बनाउने होइन, आर्थिक रूपमा सामाजिक रूपमा समान अधिकार पाउनुपर्छ भन्ने एउटा लडाईँ हो, एउटा महिलावादीको लडाईँ त्यति नै हो, समान अधिकारको लडाईँ हो. र मैले आफैले महिला अस्तित्व र पहिचानको लडाईँ सुरु गर्दा गर्दै म आफैबाट चाहिँ त्यो सुरु हुनुपर्छ भन्ने मेरो मान्यता थियो. त्यसैले एउटी छोरी जन्मिन्छे र ऊ हुर्कँदै जाँदा कहिले ऊ दाजुभाइ र उसको बाबाको नामले चिनिनुपर्छ, विवाह पश्चात ऊ आफ्नो श्रीमानको नामले र अझै पछि ऊ आफ्नो छोराहरूको नामले चिनिने हाम्रो समाज. यो चाहिँ समग्र हामीले महिला कार्यक्रममा पनि छलफल गर्न सकिने विषय भयो. म नाममै ल्याउँछु है तपाईँ. हजुर, म त्यहीँ आएँ म त्यस्तो छ. त्यसले गर्दा म चाहिँ चाहन्न मेरो दाजुभाइ र बुवाको नामले चिन्यौँ, म चाहन्न मेरो श्रीमानको नामले चिन्यौँ र भोलि मेरो छोराहरूको नामले चिन्यौँ. म आफ्नो पहिचान बनाउन चाहन्छु हजुर. त्यो त्यस कारणले मैले मेरो श्रीमानको थर लिनुभन्दा अगाडि नै मैले त्यो ठाउँलाई पुरा गरेँ. मसँग त्यो ठाउँ नै खाली छैन. विष्णुमाया विभु गर्दिनु हजुर. नागरिकतामा त अर्कै छ होला. अधिकारी हो मेरो थर चाहिँ अधिकारी, विष्णुमाया अधिकारी हजुर. मैले यतिसम्म कुरा बुझ्न खोजेको. फेरि गजलतर्फ लैजान्छु. कुन सुनाउनुहुन्छ अब? एउटा गजल सुनाउन चाहन्छु यति बेला. यो मैले खास अरिजिनल्ली चाहिँ इङ्ग्लिसमा लेखेको हो, मैले यहाँ थोरै यसलाई अनुवाद गरेको छु नेपालीमा. यो चाहिँ म विभिन्न सङ्घ संस्थाहरू, म नर्वेजियन पोलिटिक्समा पनि संलग्न छु 2014 इलेक्सनबाट, र विभिन्न ठाउँमा मैले म नेपाली अनि मेरो नेपाललाई कसरी चिनाउँछु भन्ने प्रसङ्गमा छ. आफ्नै बल बुद्धिले कमाएर खान्छ नेपाली, आफ्नै बल बुद्धिले कमाएर खान्छ नेपाली, केवल पौरखमा आफ्नै रमाएर खान्छ नेपाली, केवल पौरखमा आफ्नै रमाएर खान्छ नेपाली. जिउन चाहन्न विलासले बन्दैन दास कसैको, जिउन चाहन्न विलासले बन्दैन दास कसैको, मेहनतको रगत पसिना जमाएर खान्छ नेपाली, आफ्नै बल बुद्धिले कमाएर खान्छ नेपाली. साना तिना पीडामा रोकिँदैन वीर गोर्खाली, साना तिना पीडामा रोकिँदैन वीर गोर्खाली, दुःखमा पनि घाम झैं घमाएर खान्छ नेपाली, केवल पौरखमा आफ्नै रमाएर खान्छ नेपाली. अन्तिम छ. विशाल धरती नीलो आकाश बनाउँछ घर त्यसै माझ, विशाल धरती नीलो आकाश बनाउँछ घर त्यसै माझ, मरुभूमिको ढुङ्गा पनि रसाएर खान्छ नेपाली, आफ्नै बल बुद्धिले कमाएर खान्छ नेपाली, केवल पौरखमा आफ्नै रमाएर खान्छ नेपाली, केवल पौरखमा आफ्नै रमाएर खान्छ नेपाली. विदेश बस्दा नेपालीपनले साह्रै दुख्छ है? धेरै दुख्छ मलाई. हरेक क्षणमा म नेपाल सम्झिरहेको हुन्छु, नेपालको अवस्था चिन्तन गरिरहेकै हुन्छु. म उताबाट आउँदाखेरि पनि एयरपोर्टमा, काठमाडौँ एयरपोर्टमा आउँदाखेरि आउने बित्तिकै त्यो मेरो नेपाली भूमिमा एकदमै घुँडा टेकेर मैले ढोक गरेँ. सबैजनाहरूले एकदम स्ट्रेन्ज तालले मलाई हेर्नुभएको थियो. म एकदमै प्रेम गर्छु मेरो देशको, त्यस्तो माया लाग्छ माझको है. तपाईँ छ वर्ष भयो नर्वे जानुभएको, पहिलोचोटि जाँदाखेरि छ वर्ष भएछ. बिचमा आउनुभयो कि यो छ वर्ष पछाडि एकैचोटि आउनुभएको? बीचमा म आएको थिएँ, मैले इन्टरभ्यूहरू पनि रेकर्ड गरेको थिएँ त्यति बेला पनि. 2012 पनि म टु इक्सको लागि मात्र आएको थिएँ. भनेपछि 12 पछि तपाईँ अहिले आउनुभयो एकैचोटि होइन? अब फेरि अर्को पटक चाहिँ कहिले आउने नेपाल? अहिले सोध्नु पऱ्यो. म त त्यस्तो पृथ्वीलाई ढोक्ने मान्छे, नेपालको माटोलाई ढोक्ने मान्छे त आइरहनु पर्छ. हजुर, नेपालबाट अलग्गिएको जीवन म कल्पना गर्न सक्दिनँ. मेरो लक्ष्य भनेको एकदमै नेपाललाई नर्वेसँग र विभिन्न युरोपियन देशहरूसँग सुमधुर सम्बन्ध स्थापना गर्ने मेरो लक्ष्य हो. र म जति सक्छु जहाँ रहे पनि म देशको लागि नै. तपाईँको यो लक्ष्यमा अरू नेपाली साथीहरू पनि जोडिनु भएको छ? साथीहरू पक्कै पनि जोडिनु भएको छ, म एक्लै त. नामहरू भन्न सकिन्छ को को हुनुहुन्छ त्यहाँ त्यसरी यो अभियानमा लाग्नु भएको? नर्वेमा बस्नेहरूको मात्रै नाम चाहिएको होइन कि, तपाईँले भने जस्तो जोड्न खोज्ने अभियानमा लाग्नेहरू? जोड्न खोज्ने अभियानमा यति बेला चाहिँ म दुईटा नाम लिन चाहन्छु किनभने समय पाबन्दीलाई पनि ख्याल गर्दै. म आदरणीय दाजु नरेन्द्र राज प्रसाई र दिजु इन्दिरा प्रसाईको नाम लिन चाहन्छु. र म त्यसरी जोडिनुमा र मेरो अझै मेरो लक्ष्यमा हौसला थपिनु, अन्तर्राष्ट्रिय जगतमा नेपाली भाषा साहित्य चिनाउने मेरो सङ्घर्ष, मेरो अभियान, मेरो लक्ष्यमा धेरै मलाई ऊर्जा ताकत थप्नुहुने व्यक्तित्वहरू उहाँ अरू हुनुहुन्छ, अरू पनि हुनुहुन्छ र उहाँहरू विशेष गरेर हुनुहुन्छ, त्यसकारण म उहाँहरूलाई होइन, नेपाल बस्नेहरूले आफ्नै किसिमले नेपालको सेवा गरिरहेका छन्, विदेश बस्नेहरूको पनि आफ्नै किसिमको शैलीहरू छ जसलाई हामी प्रेम गर्छौँ, तपाईँ जस्तै अरू मुलुकहरूमा बस्ने सबै नेपालीलाई यति बेला मैले यो कार्यक्रमबाट सम्झन चाहे। विष्णुमायाजी, अर्को एउटा गजल तपाईँको सुन्न मन लाग्यो। हजुर हुन्छ, यति बेला म एउटा गजल वाचन गर्न चाहन्छु। यो चाहिँ एकदमै यथार्थवादी छ, यो मैले मेरो बारेमा लेखेको होइन, किनभने कस्तो हुन्छ भने अब लेख्यो भने उसले उसको बारेमा अथवा उसको स्थिति भन्ने पनि कति त्यसरी बुझ्नुहुन्छ। तर सर्जकको रचनालाई छुट्याउन मिलेन, कहिले कहिले जिस्केर सोध्न चाहिँ पाइयो। सर्जक भइसकेपछि आफ्नो मात्र बारेमा त जसले पनि लेख्न सक्छ, सम्पूर्ण खालका परिस्थितिहरूलाई रिप्रेजेन्ट गर्न, कहिले महिलाले पुरुष भनेर कहिले पुरुषले महिला भनेर पनि लेख्नुहुन्छ, त्यो स्वाभाविक छ, हामीलाई पढ्नुहोस् त। हजुर एकदमै हो, यसमा चाहिँ विशेष गरेर अब एउटा दम्पतिको विभिन्न परिस्थितिहरू यथार्थहरू जोडिएको एउटा चाहिँ परिस्थितिलाई म यहाँ वाचन गर्दैछु। तिमी नै हौ माया गर्ने रुवाउने पनि तिमी, तिमी नै हौ माया गर्ने रुवाउने पनि तिमी, बिगार्ने तिमी बिग्रेको बनाउने पनि तिमी, बिगार्ने तिमी बिग्रेको बनाउने पनि तिमी। सम्बन्ध कहिले बिग्रिन्छ कहिले बनाउनु पर्छ। रिसाउँछौ गाली गर्छौ कहिले काहीँ पिट्नै खोज्छौ, रिस पनि उठ्छ नि कहिले काहीँ, रिसाउँछौ गाली गर्छौ कहिले काहीँ पिट्नै खोज्छौ, सुख दिने तिमी मलाई सताउने पनि तिमी, तिमी नै हौ माया गर्ने रुवाउने पनि तिमी। भोक तिर्खा हराइहाल्छ एकपल तिमी ओझेल पर्दा, भोक तिर्खा हराइहाल्छ एकपल तिमी ओझेल पर्दा, तिमी नै हौ भोकै राख्ने खुवाउने पनि तिमी, तिमी नै हौ माया गर्ने रुवाउने पनि तिमी। आक्रोश क्रोध शङ्काले मन यो छिया छिया पारी, कहिलेकाहीँ शङ्काको वातावरण पनि हुन्छ, धेरैको आउँछ नि, आक्रोश क्रोध शङ्काले मन यो छिया छिया पारी, फटाउने तिमी फाटेको मन सिलाउने पनि तिमी, बिगार्ने तिमी बिग्रेको बनाउने पनि तिमी। कहिले त्यसै झर्किदिन्छौ पर पर तर्किदिन्छौ, कहिले त्यसै झर्किदिन्छौ पर पर तर्किदिन्छौ, रिसाउने तिमी अनि फकाउने पनि तिमी, तिमी नै हौ माया गर्ने रुवाउने पनि तिमी। मिल्दैन विचार सधैँ गर्छौ कहिले विवाद ठुलै, सधैँ विचार त मिल्दैन, मिल्दैन विचार सधैँ गर्छौ कहिले विवाद ठुलै, विमर्श गर्ने तिमी संघर्ष, विमर्श गर्ने तिमी निष्कर्ष मिलाउने पनि तिमी, तिमी नै हौ माया गर्ने रुवाउने पनि तिमी। अन्तिम छ, रिस उड्दा साथीसँग मेरै कुरा काट्दै हिँड्छौ, रिस उड्दा साथीसँग मेरै कुरा काट्दै हिँड्छौ, बदनाम गर्ने तिमी इज्जत दिलाउने पनि तिमी, तिमी नै हौ माया गर्ने रुवाउने पनि तिमी, बिगार्ने तिमी बिग्रेको बनाउने पनि तिमी, बिगार्ने तिमी बिग्रेको बनाउने पनि तिमी। धन्यवाद, साह्रै राम्रो मिठो गजल सुनियो। उज्यालो रेडियो नेटवर्कको कार्यक्रम बुलबुलमा हुनुहुन्छ तपाईँ, नवलपरासी माइती घर भई अहिले नर्वे रहँदै आउनुभएकी, छ वर्षदेखि नर्वेमा हुनुभएकी विष्णुमाया बेबु काठमाडौँ आउनुभएको बेलामा हामीले बुलबुलमा उहाँलाई प्रस्तुत गरिरहेका छौं। विष्णुमायाका अरू गजल र कुराकानी लिएर केही बेरमा आउनेछौ, उज्यालो सुन्दै गर्नुहोला। सीधा कुरा प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क। बुलबुल एउटा ईरानी चरा, बुलबुल खुसीमा छौ कि तिमी पीरमा छौ आमा, खुसीमा छौ कि तिमी पीरमा छौ आमा, मेरो मनमुटु तिमी शिरमा छौ आमा, पुज्दै देउता माग्दै वर मेरा लागि, पुज्दै देउता माग्दै वर मेरा लागि, यति बेला कुन मन्दिरमा छौ आमा, मेरो मनमुटु तिमी शिरमा छौ आमा, स्नान व्रत गर्दै मेरो दीर्घायुको लागि, स्नान व्रत गर्दै मेरो दीर्घायुको लागि, अहिले तिमी कुन गंगाको तीरमा छौ आमा, मेरो मनमुटु तिमी शिरमा छौ आमा, गाउँदै गीत विरहको पोख्दै बह मनको, गाउँदै गीत विरहको पोख्दै बह मनको, घाँस काट्दै तिमी कुन भीरमा छौ आमा, मेरो मनमुटु तिमी शिरमा छौ आमा, गुहार्यौ आज सपनीमा मलाई, गुहार्यौ आज सपनीमा मलाई कि त तिमी दुश्मनको जंजीरमा छौ आमा, खुशीमा छौ कि तिमी पीरमा छौ आमा, मेरो मनमुटु तिमी शिरमा छौ आमा। विष्णुमाया बेबीको यो गजल सँगै फेरि तपाईँलाई बुलबुलमा स्वागत छ। बुलबुल तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। त्यसै गरी तपाईँको मोबाइलको उज्यालो एप्लिकेशनबाट पनि बुलबुल सुन्न सक्नुहुन्छ र उज्यालो online.com पनि बुलबुल अहिले प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ र डाउनलोड पनि गर्न सक्नुहुन्छ। आज हामीसँग नवलपरासीकी विष्णुमाया बिबु हुनुहुन्छ, जो विगत छ वर्षदेखि नर्वेवस्थे आउनुभएको छ, तीन छाताको लागि नेपाल आउनुभएको र आजै उड्दै हुनुहुन्छ। उहाँ यो कार्यक्रम प्रसारण गर्दाखेरि उहाँ उडिसकेर उता पुगिसक्नु भएको हुन्छ। आज हामी यो कार्यक्रम रेकर्ड तयार गरिरहेका छौँ। विष्णुमायाजीलाई फेरि स्वागत छ कार्यक्रममा। तपाईँको माइती नवलपरासी भन्नेसम्म सुनियो, घर कता पनि सोध्न मन लाग्यो। मेरो घर चितवन चितवनमा, तपाईँको घरपट्टिको परिवार चाहिँ त्यता हुनुहुन्छ। हजुर। अनि अहिले यो 21 दिनको बसाइमा, तपाईँ त 5 वर्ष पछाडि आउनुभएको रहेछ, 4-5 वर्ष पछाडि अघि कुरा भए अनुसार, यो 14 दिनको बसाइमा कस्तो रह्यो नेपालको बसाई? के के फरक पाउनुभयो तपाईँले छोडेर गएदेखिको नेपाल? हामी यहीँ बसिरहनेलाई उस्तै लाग्छ, तपाईँहरूलाई त नौलो लाग्दो हो नि। हजुर, नौलो त लाग्छ, अलिकति केही वर्षपछि आउँदा अवश्य पनि नौलो लाग्छ। तर म यथार्थवादी पनि छु, जे देख्छु त्यही भन्छु, जे देख्छु त्यही लेख्छु, होइन। मलाई दुःख लाग्यो कि मेरो नेपालको स्थिति सुध्रिएको छैन। काठमाडौँमा आइपुग्दा चाहिँ मैले तिनवटा कुराहरू मात्रै बढेको माथि गएको पाएँ, त्यो हो जनसङ्ख्या अनि प्रदूषण र महँगी। त्यसले दुखायो मलाई अवश्य पनि। र अब यहाँ आएपछिको कुराहरू भन्नुभयो, यहाँ म चाहिँ विशुद्ध हाम्रो 10 वर्षपछि भएको नेपाल महिला संघको महाधिवेशनमा भाग लिन आएकी हुँ, नर्वेको प्रतिनिधि भएर विशुद्ध त्यसैको लागि आएकी थिएँ। र त्यस सँगसँगै मैले अरू विभिन्न भेटघाटहरू, प्रोग्रामहरू रेकर्ड गर्ने, साहित्यिक कार्यक्रममा भाग लिने, आफन्त परिवारलाई पनि भेट्ने मौका पाएँ, धेरै रमाइलो लाग्यो। भन्छन् नि, बादलको घेराभित्र चाँदी हुन्छ वरिपरि, चाँदीको घेरा हुन्छ बादलको वरिपरि भन्छन्। आधा गिलास पानी हेर्दाखेरि आधा रित्तो देखिन्छ तर आधा त भरियो भन्छन्। नराम्रा पक्षहरू सँगसँगै राम्रा पक्ष नि खोज्न थाल्यो भने के देख्नुभयो कि? राम्रा पक्षहरू धेरै छन् मेरो नेपालको, किनकि मैले म त अझ यसरी भन्न चाहन्छु, नेपाल भनेको एउटा भगवान्को उपहार हो, प्रकृतिको उपहार हो। हामीसँग सबै कुराहरू छन्, तर हाम्रो देश राम्रो छ, तर हामीले यसलाई बनाउने कुरामा अलिकति ढिलासुस्ती भइरहेको छ। अब नेताजीहरूबाट पनि राम्रो पहल हुन सकेको छैन, पोलिटिक्सतिर हेर्यो भने राम्रो छैन नै छैन, तर नेपाल प्रकृति प्राकृतिक रूपमा यति सुन्दर छ, वेदर क्लाइमेटको हिसाबले हेर्ने भने एकदमै गड गिफ्टेड छ, होइन। म कति मिस गर्छु मेरो नर्वेमा, के हुन्छ रे, घाम लाग्दैन होला एकदमै नर्वेमा चाहिँ, हजुरको हिउँ पर्छ धेरै समय। एउटा हिउँको बारेमा मेरो कविता पनि थियो, हजुरले यहाँ धेरै कविताहरू वाचन नगर्ने भन्नुभयो। कविलाई त मैले बुलबुलमा ल्याएर जन्जिरले बाँध्छु कि क्या, गजल बोकेर आएपछि एउटा कविता चाहिँ बाँधिदिनु होला, हुन्छ, म त्यति बेला फुकाइदिन्छु। हजुर, धेरै पक्षहरू, सम्भवतः सबै पक्षहरू मलाई राम्रो लाग्छ। र नेपालीहरू विशेष गरेर कति दुःख सङ्घर्ष, महँगी, यति धेरै चुनौतीहरू पाइलै पछि सङ्घर्ष हुँदा पनि उहाँहरू दुःखमा पनि हाँसी राख्न सक्नुहुन्छ, कति सहनशील हुनुहुन्छ, धैर्यवान हुनुहुन्छ, रियली इम्प्रेस्ड। अब मैले फेरि गजलतर्फ लगे तपाईँलाई, एउटा कवितातर्फ, ल कवितातर्फ लगे, सुनाउनुहोस् न त। हजुर, एउटा कविता वाचन गर्न चाहन्छु यति बेला। मैले भने म धेरै जसो अब महिलाका मुद्दाहरूमा काम गर्न चाहने मान्छे त्यसैसँग सम्बन्धित छ। शीर्षक छ, आज कि म नारी हिजैको तोपिन्जडा। हे हरियाली बिन्ती मलाई नजिस्काउ न घरिघरि, हे हरियाली बिन्ती मलाई नजिस्काउ न घरिघरि, फूलहरू हो कठै मलाई नबोलाउ न है त्यसरी। हे आकाश तिमी न थाप त्यो निलो अंगालो, हे आकाश तिमी न थाप त्यो निलो अंगालो, पूर्णिमाले पनि मलाई नकुनु है पालो। हे बादल तिमी नफिजाऊ ती बाक्ला केश त्यसरी, नफैलाऊ मेरा लागि तिमीले आफ्नो नरम पछ्यौरी। तिमीहरूसँग रम्ने मलाई अनुमति छैन, तिमीहरूसँग रम्ने मलाई अनुमति छैन। हे गोधुली साँझ तिमी नआउ मेरो आँखामाझ चुम्न नखोज जुन तिमी जिस्कन नखोज शीतका मोतीहरू हे पारिलो घाम अनि सुन ए रिमझिम वर्षा हे आनन्द उमङ्ग जाऊ है पर ए खुसियाली हर्ष तिमीहरूसँग भुल्ने मलाई अनुमति छैन हे मन्द मन्द हावा मलाई छुन नखोज जाऊ रमाऊ तिमी मेरो दुःखमा रुन नखोज तिमीहरूसँग रुने मलाई अनुमति छैन नहास मसँग हिमालहरू हो नझिम्काऊ आँखा हे डाँडा भीर पाखा जाऊ तो स्वतन्त्रता जहाँ छ तिमीहरूसँग खेल्ने मलाई फुर्सद कहाँ छ खोला नदी सागर हे कलकल झरना सुसेली हाल्दै नडाक नडाक मलाई तिमीहरूसँग रुझ्ने मलाई अनुमति छैन हो आज कि म नारी तर छु अझै त्यही हिजैको पिञ्जडामा झुल्दै उठ्दै छु अब बल्ल म यो युग बदल्ने साहस बटुल्दै लङ्गीय भेदका पर्खालहरू तोडेर बाहिर आउँदैछु जातीय भेदका सीमाहरू मेटेर बाहिर आउँदैछु निरङ्कुशता छ कति घर घरमा अझै पनि निरङ्कुशता छ कति घर घरमा अझै पनि दबावको आगोमाथि टेकेर बाहिर आउँदैछु हजारौं हजार वर्षदेखि दबिएका अनि दबाइएका असह्य ती नारी पीड़ा देखेर यहाँ आउँदैछु स्वतन्त्रता अनि समानताको हाम्रो यो अथक संघर्षमा स्वतन्त्रता अनि समानताको हाम्रो यो अथक संघर्षमा शोषणको हिसाब किताब लेखेर बाहिर आउँदैछु नारी हो दुर्गा नारी प्रकृति नारी छ सुन्दर अति शक्तिशाली नयाँ युगको नयाँ बिहानी टेकेर बाहिर आउँदैछु नयाँ युगको नयाँ बिहानी टेकेर बाहिर आउँदैछु धन्यवाद कविता है कविता सुन्यौँ हामीले बुलबुलमा एउटा तपाईँलाई जन्जिरबाट फुकाएर अब फेरि जन्जिरमै बाँधेर गजलतिर ल्याउँछु म तर त्यसभन्दा अघि मलाई सोध्न मन लाग्यो तपाईँका गजलहरू गायनमा आएका छन् कि छैनन् गजलहरू रेकर्ड त भएको छैन तर गाउन चाहिँ गाउनुभएको थियो एकजना सुशील श्रेष्ठ भन्ने नवलप्रासीको गजल गायक पनि हुनुहुन्छ अहिले धेरै अगाडि बढिसक्नुभयो उहाँ मेरो स्वर राम्रो छैन त्यसैले म चाहिँ गाउँदिनँ मैले गजलहरू चाहिँ लेखेको थिएँ लेखे पनि गीत गजल गाउन सकिएन त्यसैले त चर्चामा आउन सकिएन त्यसैले त चर्चामा आउन सकिएन किन तपाईँले गायक सङ्गीतकारहरूसँग भेट नगर्नु भएको कि भेट्न मौका नपाउनु भएको कि उहाँहरूले नै नखोज्नु भएको कि तपाईँका शब्द हेर्दाखेरि अब ठिक्कै सङ्गीतमा त कतिको सूत्र लाग्छन् तर गाउन मिल्ने मिल्ने खालका जस्तो लाग्यो एकाद गजलहरू मलाई हजुर धन्यवाद बीचको समयमा मैले गजलको चाहिँ एल्बमहरू निकाल्न सोचेको थिएँ मैले चाहिँ भन्नुपर्दा एक दुईवटा मुभीहरू पनि लेखेको छु स्क्रिप्ट र मेरो विचार छ अहिले मेरो यो पिएचडीले गर्दा अलिक म व्यस्त छु र त्यस पछाडि केही वर्ष लाग्न सक्छ मैले अर्को एउटा मेरो आफ्नै अटोबायोग्राफी पनि लेख्दैछु प्लस एउटा द नाइट मेयर भन्ने इङ्ग्लिसमा पनि बुक अहिले लेख्दैछु त्यो विभिन्न व्यस्तताले गर्दा मेरो चाहिँ योजना छ एउटा मेरो चाहिँ मुभी पनि बनाउने योजना छ र गजल गीतको एल्बमहरू निकाल्ने पनि योजना छ तर अहिले त्यसलाई चाहिँ अलिकति मैले थातिराखेको अवस्था छ पछिल्लो राख्नुभएको छ हुन्छ फेरि एउटा गजल सुनाउनुहोस् न अर्को यति बेला एउटा गजल सुनाउन चाहन्छु र अन्यथा हुँदैन भने यो मेरो श्रीमानलाई पनि म डेडिकेट गर्न चाहन्छु त्यो पनि अन्यथा हुँदैन गर्नुहोस् न मजाले किनभने उहाँ एकदमै सपोर्टिभ हुनुहुन्छ र म यहाँसम्म आइपुग्नुमा चाहिँ उहाँको धेरै योगदान मैले खोतल्न खोतल्न आँटेको थिएँ आफै सुरु गर्नु भन्नुहोस् भन्नुहोस् म त्यसलाई कदर पनि गर्न चाहन्छु र त्यही कदर हो यो गजल उहाँलाई डेडिकेसन यो गजल होइन त उहाँको नाम पनि भनिदिनुहोस् न वरुण पौडेल वरुण पौडेल वरुण पौडेलजीलाई अब बुलबुलबाट उहाँकी श्रीमती विष्णुमाया बिबुले समर्पण गर्दै हुनुहुन्छ महु मुटु मेरो धड्कन तिमी हौ महु मुटु मेरो धड्कन तिमी हौ म बाँचेको सिङ्गो जीवन तिमी हौ म बाँचेको सिङ्गो जीवन तिमी हौ चलाउँदैछु जीवनको जुन रथ मैले चलाउँदैछु जीवनको जुन रथ मैले त्यही रथ हाँक्ने इन्धन तिमी हौ महु मुटु मेरो धड्कन तिमी हौ तारा म त चम्किराख्छु तिम्रै छातीमा तारा म त चम्किराख्छु तिम्रै छातीमा मेरो बस्ने घर गगन तिमी हौ महु मुटु मेरो धड्कन तिमी हौ म बाँचेको सिङ्गो जीवन तिमी हौ अन्तिम छ तखल्लुस प्रयोग गरेछु यसमा रोकिन्छ बरुन यो जिन्दगी तिमी नभए रोकिन्छ बरुन यो जिन्दगी तिमी नभए बिबुले श्वास लिने पवन तिमी हौ महु मुटु मेरो धड्कन तिमी हौ म बाँचेको सिङ्गो जीवन तिमी हौ म बाँचेको सिङ्गो जीवन तिमी हौ आफ्नो मान्छेलाई त हुरुक्कै हुने गरी पो सुनाउनु भयो गजल तपाईँले अब मलाई त सोध्न मन लाग्यो तपाईँहरूको प्रेम विवाह हो कि सामाजिक विवाह हो सामाजिक विवाह नै हो भन्नुपर्छ यो विभु भइसकेपछि गर्नुभएको बिहा भएको हुनाले सामाजिक गर्नु भएन कि प्रेम विवाह पो गर्नुभयो कि जस्तो लागिरह्यो खुल्दुल खुल्दुल गरेर अनि त्यो भएर सोधेको सामाजिक विवाह नै भन्नुपर्छ तर अलिक मोडर्न टाइपको सामाजिक विवाह केही कस्तो मैनबत्ती बालेर त्यस्तो होइन हामी चाहिँ लगभग छ महिना अगाडि एउटा चाहिँ के भन्छ लमी भन्छ क्या होइन बाट चाहिँ भेटाइएका थियौँ मिडलम्यानले भेटाइदिनु भयो हजुर त्यो चाहिँ अब परिवारमै मेरो दिदी भिनाजु हुनुहुन्थ्यो अनि हामी चाहिँ त्यो एरेन्ज म्यारेज नै कै प्रक्रियामा हो त्यति बेला चाहिँ मैले त्यसलाई सिरियसली लिएको थिइनँ तर बिस्तारै हामीहरू चाहिँ अलिकति कम्युनिकेसन गर्दै जाँदाखेरि एकअर्काको मन मिल्छ जस्तो भयो अनि उहाँ पनि लेख्नुहुन्छ उहाँ लेख्नुहुन्न तर अलिकति उहाँ चाहिँ दोहोरी गीतहरू यस्तो लोकगीतहरू गाउनु पनि हुन्छ अलिअलि छुट्टै छुट्टै प्रतिभा बुढाबुढीकै रहेछ नि त त्यसपछि तपाईँ कहिलेकाहीँ उहाँको गायन सुनिदिनुहुन्छ तपाईँको गजलहरू उहाँले सुनिदिनुहुन्छ त्यसो गर्छौँ हामी हजुर छोराछोरी कतिजना छन् मेरो दुईजना छोराछोरी छोरी 9 वर्षको बबिसा पौडेल अनि छोरा चाहिँ अहिले 4 वर्षको बबी पौडेल केटाकेटीलाई पनि सिकाइरहनु भएको छ तपाईँहरूले गाउन लेख्न भन्दाखेरि अलि बढी नै हुन्छ कि तर मेरो छोरी पनि कविताहरू लेख्न गीतहरू लेख्न रुचाउँछिन् कहिलेकाहीँ मेरो चाहिँ बाल कविताहरू लेख्छु म अनि एउटा थियो मैले नर्वेजियन लिटरेचरमा नै लेख्दैछु पोएमहरू मैले लेखेर सुनाउँछु त्यहाँ भूकम्पको उनीहरूले नेपाली भाषा नबोलुन् भनेर केही गर्नुभएको छ कि छैन तपाईँ एकदमै गरेको छु म चाहिँ नेपाली अहिले पनि नेपाली किताबहरू कखको सिडीहरू होइन त्यो सबै पनि लिएर हिँड्दैछु अहिले मेरो छोराको लागि म छोरीले त सक्छिन् नेपाली हजुर सुनारको सुन जस्तै खिएर म बाँचेको छु सुनारको सुन जस्तै खिएर म बाँचेको छु बिछोडका घाउहरू पिएर म बाँचेको छु छातीभरि खेल्ने माया भयौ दूर दूर तिमी छातीभरि खेल्ने माया भयौ दूर दूर तिमी मिलनका आशाहरू लिएर म बाँचेको छु बिछोडका घाउहरू पिएर म बाँचेको छु बल्झिएर व्यथाहरू निर्मोहीको सम्झनाले बल्झिएर व्यथाहरू निर्मोहीको सम्झनाले च्यातिएको मनलाई सिएर म बाँचेको छु बिछोडका घाउहरू पिएर म बाँचेको छु बोले पनि होस छैन कसैलाई दोष छैन बोले पनि होस छैन कसैलाई दोष छैन आफ्नो मुटु अन्त कतै दिएर म बाँचेको छु सुनारको सुन जस्तै खिएर म बाँचेको छु बिछोडका घाउहरू पिएर म बाँचेको छु मलाई यो तपाईँको पुरानो संग्रहबाट 48 गजल रहेछ यो 48 पृष्ठमै रहेको कस्तो रहेछ जिन्दगीबाट वाचन गर्न मन लाग्यो र मैले यसलाई गरेँ गेयात्मक गजलहरूका उदाहरणहरूमध्ये एउटा यो पनि हुनसक्छ कि जस्तो पढ्दा पढ्दै पनि फेरि लागिहाल्यो मलाई बडा रमाइलो गरी कुराकानी हुँदाहुँदै समय हामीलाई छिटो गर भन्दैछ विष्णु मायाजी तपाईँको अर्को एउटा गजल फेरि सुन्न मन लाग्यो ए हजुर धन्यवाद अलिकति त्यहाँ सरले त्यो पढाइ सम्बन्धी नै सुनाउनु भयो त्यहाँ मेरो गजल सङ्ग्रहबाट त्यसैसँग त्यसै सन्दर्भलाई जोड्दै म फेरि त्यसैसँग सम्बन्धी चाहिँ सुनाउन चाहन्छु श्रृङ्गारिक छ अब हजुरले आफै अलिअलि हजुर यो पनि अब कुनै सिरियलहरू हेर्दाखेरि हुन्छ नि त्यो त्यहाँको कहानीहरू भयो भने त्यो लेख्न मन लाग्छ मलाई सिरियल नै हेर्नुहुन्छ त बसेर पहिला धेरै हेर्थेँ धेरै थरी ब्याउनु हुँदो रहेछ समय चाहिँ दिनमै 10 वटा गजल लेखे पो रमाइलो लाग्यो त सुन्दैखेरि त्यो पहिलाको कुरा हो अहिले त अब हप्तामा महिनामा एउटा दुईवटा पनि हुन्छ अनेस्टली जानुहोस् त रमाएथ्यौ तिमी पनि हिजो मेरो जितमा रमाएथ्यौ तिमी पनि हिजो मेरो जितमा हाँस्यौसँगै नाच्यौसँगै पिरतीको गीतमा हाँस्यौसँगै नाच्यौसँगै पिरतीको गीतमा डुबिरहेछु आज यहाँ म यो रातो आँसुमा डुबिरहेछु आज यहाँ म यो रातो आँसुमा रमाउँदैछौ तिमी उता अरू कसैको प्रीतमा हाँस्यौसँगै नाच्यौसँगै पिरतीको गीतमा सिनेमा होइन रहेछ जीवन हिरोले सधैँ साथ दिने सिनेमा होइन रहेछ जीवन हिरोले सधैँ साथ दिने बन्दियो हिरो भिलेन आज छैन ऊ मेरो हितमा रमाएथ्यौ तिमी पनि हिजो मेरो जितमा अन्तिम छ सुख खुसी सँगै साट्यौ दुःखमा पर सर्यौ सुख खुसी सँगै साट्यौ दुःखमा पर सर्यौ खेल्यौसँगै घाम छौन्जेल छोडी गयौ सीतमा रमाएथ्यौ तिमी पनि हिजो मेरो जितमा हाँस्यौसँगै नाच्यौसँगै पिरतीको गीतमा हाँस्यौसँगै नाच्यौसँगै पिरतीको गीतमा रमाइलो भयो रमाइलो हुँदै पनि छ तर अब लगभग हाम्रो समय सकिन लागेको छ एउटा अझै वाचन गर्ने समय छ कुनै तपाईँसँग स्ट्यान्ड बाई छ भने एउटा अझै वाचन गर्नुहोस् त्यसपछि हामी बिदा माग्छौँ यो कस्तो रहेछ गजल सङ्ग्रहबाट चाहिँ सुनाउन चाहन्छु यति बेला यहाँ चाहिँ मैले यो सरकार मेरो सरकार त मैले पाइसकेँ तर मैले त्यति बेलाको यो भावलाई कस्तो मलाई अहिले आयो झट्ट सुनाउनु मन लाग्यो आउने भए आऊ तिमी बहार भएर आऊ आउने भए आऊ तिमी बहार भएर आऊ जीवन जिउने बलियो आधार भएर आऊ जीवन जिउने बलियो आधार भएर आऊ पाएकी छैन माया मैले जिन्दगीमा कसैबाट पाएकी छैन माया मैले जिन्दगीमा कसैबाट सागर जस्तै गहिरो तिमी प्यार भएर आऊ आउने भए आऊ तिमी बहार भएर आऊ हेरिराख्छु बादलसँग खेल्दैछौ कि तिमी भनी हेरिराख्छु बादलसँग खेल्दैछौ कि तिमी भनी प्रभातको रविसँगै चमत्कार भएर आऊ जीवन जिउने बलियो आधार भएर आऊ कोही छैनन् दायाँ बायाँ हृदयको भाव पोख्ने कोही छैनन् दायाँ बायाँ हृदयको भाव पोख्ने यार तिमी एक्लोपनको उपचार भएर आऊ आउने भए आऊ तिमी बहार भएर आऊ तिम्रो पनि त यौवन मेरो जस्तै पवित्र होला तिम्रो पनि त यौवन मेरो जस्तै पवित्र होला देव तिमी देवीसँग साक्षात्कार भएर आऊ आउने भए आऊ तिमी बहार भएर आऊ मानवहरू आजभोलि दानव झैं बनेका छन् मानवहरू आजभोलि दानव झैं बनेका छन् दिलको राजा तिमी त इमान्दार भएर आऊ जीवन जिउने बलियो आधार भएर आऊ घात र प्रतिघातले रेटिएको छ मानवता घात र प्रतिघातले रेटिएको छ मानवता प्रिय तिमी विश्वासको बजार भएर आऊ जीवन जिउने बलियो आधार भएर आऊ समुद्रको छालसँगै सपनाहरू बुन्नलाई समुद्रको छालसँगै सपनाहरू बुन्नलाई तिमी आउँदा भावना हजार भएर आऊ जीवन जिउने बलियो आधार भएर आऊ अन्तिम छ तिमीलाई नै पर्खिरहेछ दिलको सिंहासन तिमीलाई नै पर्खिरहेछ दिलको सिंहासन राज्य गर्न यो ज्यानको सरकार भएर आऊ आउने भए आऊ तिमी बहार भएर आऊ जीवन जिउने बलियो आधार भएर आऊ जीवन जिउने बलियो आधार भएर आऊ धन्यवाद बडा रमाइलो सुन्दा सुन्दै अब समय गइसक्यो मलाई उत्पादन सहयोगी संघर्षजीले अब विदा गरौँ भनिसक्नुभयो तपाईँलाई आजको कार्यक्रम सुनिसकेपछि कसैले सम्पर्क गर्न खोज्नुभयो भने तपाईँ त उता पुगिसक्नुहुन्छ नर्वेमा यो बजिरहँदाखेरि केमा सम्पर्क गर्नु पर्यो मलाई फेसबुकमा सम्पर्क गर्दाखेरि पनि हुन्छ इमेल पठाउँदा पनि हुन्छ र फेसबुकमा विष्णुमाया विभु भनेर खोजेपछि भेटिन्छ इमेल एड्रेस के हो bishnum05@yahoo.com मैले कामको चाहिँ दिइनँ किनभने त्यो अफिसियल हुन्छ ठिक छ हस् धेरै धेरै धन्यवाद तपाईँलाई हाम्रो कार्यक्रममा आएर गजल सुनाउनु भयो एउटा कविता पनि सुनाउनु भयो आफ्ना कुराहरू सुनाउनु भयो नेपाललाई गर्नुभएको माया निकै राम्रो लाग्यो खुसी लाग्यो हार्दिक धन्यवाद विष्णुमायाजी हजुर यहाँसम्म आएर आफ्ना केही भावनाहरू रचनाहरू प्रस्तुत गर्ने मौका दिनुभयो त्यसको लागि हजुरलाई पनि धेरै धन्यवाद दिन चाहन्छु आभार व्यक्त गर्न चाहन्छु धन्यवाद हस् त विष्णुमायाजीलाई उहाँका गजल सुन्दै विदा गर्दै अब उत्पादन सहयोगी संघर्ष विष्ट र म अच्युत घिमिरे पनि विदा हुन्छौं जाँदा जाँदै उहाँकै एउटा गजल वाचन गर्दै शुभरात्रि भन्छौं प्रकोपसँग जुत्छौं मिली डराउन्नौ हामी प्रकोपसँग जुत्छौं मिली डराउन्नौ हामी खोज्छौं ज्योति अँध्यारोमा हराउन्नौ हामी दिनुसम्म दियो पीड़ा भूकम्पले आज दिनुसम्म दियो पीड़ा भूकम्पले आज सहन्छौ घाउ डराएर कराउन्नौ हामी खोज्छौ ज्योति अध्यारोमा हराउन्नौ हामी जीवनभन्दा प्यारो छ हामीलाई हाम्रो देश जीवनभन्दा प्यारो छ हामीलाई हाम्रो देश यसलाई हेप्ने कसैलाई मन पराउन्नौ हामी खोज्छौ ज्योति अध्यारोमा हराउन्नौ हामी एक ढिक्का भई अब पुनर्निर्माणमा लाग्दैछौ एक ढिक्का भई अब पुनर्निर्माणमा लाग्दैछौ कुनै हालतमा देश कमजोर बनाउन्नौ हामी प्रकोपसँग जुत्छौ मिली डराउन्नौ हामी खोज्छौ ज्योति अध्यारोमा हराउन्नौ हामी बुलबुल एउटा इरानी चरा